त्यो कर्म कर्म मान्दछु सोलोको भन्न जान्दछु जय गणेश जय गणेश जय गणेश देव माता हुनै पार्वती पिता महादेव माता हुनै पार्वती पिता महादेव छैन के रे मातेको छडेको पियन क्याम्पस पोखरा पढेको नाच्नेले नाच माया गाउनेले गाउ बजाउनेले बजाऊ घुम पाकुम घुम के गर्ने कोही छाउ भने आऊ म त घरको कान्छो छोरो हो म त घरको कान्छो छोरो हो म त घरको कान्छो छोरो हो Ave ki hosh pum patum Nat ni le nata maya gao ni le gao Bajao ni le bajao pum patum pum Pe garne koi chau chau bhane au Mata ghar ko kanjo choro hum Kam gana lai bibhina tam ki hosh Agan pidi badane khal ki hosh pum patum pum Nile nacha maya gao nile gao Bajao nile bajao Gum pa gum gum Begarne koi chau chau bhane au Mata ghar ko kancho choro ho Mata ghar ko kancho choro ho Mata ghar ko kancho choro ho Bajao, gum pa gum gum. गर्ने कोही छ छौ भने आऊ म त घरको कान्छो छोरो हुँ केही कुराको हुँदैन टेन्सन घर धन्दालाई बाको छ पेन्सन नाच्नेले नाच माया गाउनेले गाऊ बजाउनेले बजाऊ घुम पाकुम घुम के गर्ने कोही छ छौ भने आऊ म त घरको कान्छो छोरो हुँ जय गणेश जय गणेश देव माता उनै पार्वती पिता महादेव माता उनै पार्वती पिता महादेव खुसी पाने कृष्णजीको काम राधिकालाई खुसी।